hamre masti aaja ani hijo asti chutti kaile paidaina futi gaudi kamaidaina जीवन हाम्रै मस्ती आज अनि हिजो अस्ति छुट्टी कहिले पाइदैन फुटी कौडी कमाइदैन बजेकै छ जीवनको तार जीवनको तार गाउँदै हिचो हर दिन हर बार बजेकै छ जीवनको तार गाउँदै हिचो हर दिन हर बार हर दिन हर बार पूरा ठिकै हो कि होइन हो पूरा ठिकै हो कि होइन हो उठाउने को ए हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त चलेकै छ जिन्दगानी कहिले घाम कहिले पानी ए बन्नु छैन भोजा गिरे लुले छैन यो पाखुरे चलेकै छ जिन्दगानी कहिले घाम कहिले पानी बन्नु छैन भोजा गिरे लुले छैन यो पाखुरे चोर्छौ पिठो पसिनाले पसिनाले तार्छौ मिठो मसिनाले मसिनाले चोर्छौ पिठो पसिनाले पसिनाले तार्छौ मिठो मसिनाले मसिनाले पुरा ठिकै हो कि होइन हो पुरा ठिकै हो कि होइन हो हात उठाउने को गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाजिर हाजिर हाजिर गरम त हाम्रो जीवन हाम्रै मस्ती आज अनि हिजो अस्ति छुट्टी कहिले पाइदैन फुटी कौडी कमाइदैन बजेकै छ जीवनको तार जीवनको तार गाउँदै हिचो हर दिन हर बार बजेकै छ जीवनको तार गाउँदै हिचो हर दिन हर बार पुरा ठिकै हो कि होइन हो पुरा ठिकै हो कि होइन हो हात उठाउने को हाजिर हाजिर हाजिर गरम था